जिनकी वसात से मिला है, राग्य हो जाए, ये दीन हुदा जिनकी वसात से मिला है। फिर दो से बरी जिनकी इता अत का सिला है। फिर दो से बरी जिनकी इता अत का सिला है। उम्मत में हूँ उनकी जो नबियों के नबी है, वो मेरे नबी तेरे नबी सब के नबी। अब ये जुमला मेरे साथ कहेंगे ताकि मसला खत्म हुआ जो बुनियाद है वो ताजा हो जाए। ये दीन होदा जिनकी वसात से मिला है, अहमद ही मोहम्मद है जो सरदार रसूल है, खातम है नबियों के वही रहमत कुल है, वही रहमत कुल है। आला है बशर हाशमी मक्की मदनी है, आला है बशर हाशमी मक्की मदनी है, वो मेरे नबी तेरे नबी सब एक आवाज में सब, वो मेरे नबी तेरे नबी सब, कोई जुबान खाली ना रहे, सब के नबी हैं। वह शम्से ज़ोहा चेहरे अव्वल का बयां है, वल्लैलो तो कुल ज़ुल्फ हसी का समा है, वल्लैलो तो कुल ज़ुल्फ हसी का समा है। इसरा का शरफ जिनको मिला सिर्फ यही है, इसरा का शरफ जिनको मिला सिर्फ यही है। बोलो ना, वो मेरे नबी तेरे नबी सब, बोलो बोलो, वो मेरे नबी तेरे नबी। मसला खत्म हुआ, जुज़्वे ईमान नहीं बुनियाद है, तो बुनियाद को जरा मजबूत करें। वो मेरे नबी तेरे नबी सब, फरमा के ये हम ही ने है खोला लका सदर, फरमा के ये हम ही ने है खोला लका सदरक, फिर रब ने खबर दी वरफाना लका जिक्रक, फिर रब ने खबर दी वरफाना लका जिक्रक। ये शान है उनकी वो जो उम्मी लकबी है, ये शान है उनकी वो जो उम्मी लकबी है। बोलो ना, वो मेरे नबी, ऊंची आवाज से, वो मेरे नबी तेरे नबी सब। या अल्लाह, हम सब की आवाज हर मैन में पहुंचा दे, وہ میرے نبی تیرے نبی سب کے نبی ہیں. مزمل و مدثر خود رب نے ہی پکارا. مزمل مدثر ہے القاب تیرے تو یاسین و طہٰ میں طلعت نما ہے. وقار سکوت اور حسن تکلم تجھے دینے والے نے کیا کیا دیا ہے. مزمل و مدثر خود رب نے ہی پکارا. کن کن صفاتوں ہی سے ہے خالق نے نوازا, ہے خالق نے نوازا, ہے ان کی آدائیں جو صحابہ سے ہی چلی ہیں. ان کی ادائیں جو صحابہ سے چلی ہیں, ان کی ادائیں جو صحابہ سے چلی ہیں. بولو نا, وہ میرے نبی سب کے نبی ہے. ذرا اور زندگی چاہیے, ذرا تھوڑی سی اور زندگی. وہ میرے نبی تیرے نبی سب, ذرا تھوڑی سی اور زندگی چاہیے. وہ میرے نبی تیرے نبی انسان تھا رضالت میں تھی ہر سو ہی ضلالت. جن ہی کی بدولت ہے ملی سب کو ہدایت, ملی سب کو ہدایت. وہ محسن و غم خار ہمارے ہی نبی ہیں, وہ محسن و غم خار ہمارے ہی نبی ہیں. بولو نا, وہ میرے سب کے نبی ہیں, وہ میرے نبی تیرے نبی سب کے نبی ہیں. یہ دین ہدا جن کی وساطت سے ملا ہے, فردوس بری جل کی اطاعت کا سلا. الحمد للہ رب العالمین, الرحمن الرحیم, مالک یوم الدین. اللهم صل وسلم وبارك على سيدنا محمد النبي الأمي وعلى آله وصحبه كما تحب وترضى عدد لما تحب وترضى. اللهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم ربنا لا تجعلنا من الخاسرين, اللهم اجعلنا من الفائزين, واجعلنا من المفلحين.